أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع بارش میں ہونے والی بیماریاں ہیں. عموماً بارش اور اس کے بعد پھر سیلاب ایک ایسی چیزیں ہیں جو اللہ رب العالمین کی طرف سے بارش رحمت ہوتی ہے، لیکن بد انتظامی کی وجہ سے وہ زحمت بن جاتی ہے، اور بعض دفعہ لوگ بارش کے پانی میں اس انداز سے پھنس جاتے ہیں کہ کئی بیماریوں میں مبتلا ہو جاتے ہیں. بعض اسکن الرجیز ایسی ہو جاتی ہیں جو بارش کے پانی میں گندا پانی بھی مل جاتا ہے، اور روڈوں میں کئی کلومیٹر تک پیدل چلنے سے پیروں کی الرجی ہو جاتی ہے، فنگل انفیکشن ہو جاتے ہیں. اسی طریقے سے سب سے اہم چیز نزلہ زکام کا ہونا، گلے کی خرابی کا ہونا، بخار کا ہونا، اور اس کے بعد جب آپ بازار سے چیزیں کھاتے ہیں تو پیٹ کی بیماریاں اس میں جنم لیتی ہیں، جس میں گیسٹرائٹک جو ہے یہ بڑی اہم چیز ہوتی ہے، اور اسی طریقے سے کولرا یا ہیضہ بھی ان دنوں میں بہت زیادہ پھیلتا ہے. مکھیاں اتنی زیادہ ہو جاتی ہیں، اور اس دفعہ سونے پہ سہاگا یہ کہ بارش کا پانی بھی ہے اور اس کے بعد آم کا موسم بھی ہے. آم کے موسم میں بھی اتنی زیادہ مکھیاں ہو جاتی ہیں جو ہمارے پیٹ کی بیماریوں کا سبب بنتی ہیں. سب سے پہلی چیز یہ کہ اسکن الرجیز جو ہو جاتی ہیں، تو ہمیں کوشش یہ کرنا ہے کہ اگر برسات کا موسم ہو تو اپنے پاؤں میں سوکس پہننے سے پہلے سرسوں کا تیل لگا کے گھر سے نکلا جائے، اور کوشش یہ کریں کہ اس کے بعد سوکس پہنیں. اسی طریقے سے جو نزلہ اور زکام کے معاملات ہیں وہ ٹھنڈ کی وجہ سے ہوتے ہیں، چونکہ بارش کا پانی میں بھیگنے سے بھی کئی بیماریاں ہو سکتی ہیں، جس میں اہم چیز نزلہ اور زکام ہوتا ہے. اس میں کوشش یہ کرنی ہے کہ ہمیں قہوے کا استعمال زیادہ سے زیادہ کرنا ہے. قہوے میں گرین ٹی بہت عمدہ چیز ہے، اور اسی طریقے سے چار چیزیں ہیں جس میں ایک چمچہ آپ سونف لے لیجیے، اور پودینہ جو ہے اس سلسلے میں بہت عمدہ چیز ہے کہ جو آپ کے لیے بہترین رہے گا. پودینے کی 40 پتیاں لے لیجئے، چھوٹی الائچی لے لیجئے، اور گلقند 1 ٹیبل اسپون لے لیجئے، چھوٹی الائچی 2 عدد. ان چاروں چیزوں کو پانی میں بھگا دیجئے، اور بھگانے کے بعد اس کو ابال کر چھان کر اس کا قہوہ پینے سے پیٹ کی بیماریاں نہیں ہوتی. اور اسی طریقے سے اگر آپ نزلہ اور زکام سے بچنا چاہتے ہیں تو اس کے لیے سب سے عمدہ چیز کلونجی ہے. قسط شیری 50 گرام لے لی جائے، کلونجی جو ہے وہ 40 گرام لے لی جائے، اور سویا 10 گرام لے لیے جائیں. ان تینوں کو پیس لیجئے، اور تقریباً 5 گرام کے قریب جو ہے صبح اور 5 گرام کے قریب شام کو لیجئے، تو اس سے آپ کو گلے کے الرجی، نزلہ زکام جو ہے اس سے آپ محفوظ رہ سکتے ہیں. اس سلسلے میں شہد بھی بہت عمدہ دوا ہے کہ اگر آپ کو اصلی شہد مل جاتا ہے تو ماؤل اصل بنا کر پئیں، اور ماؤل اصل بنانے کا طریقہ بھی یہی ہے کہ جب پانی بوائلنگ پوزیشن میں آ جاتا ہے تو اس میں شہد ڈالیے، اور وہ پانی بچوں کو بھی پلائیے، اور بڑے بھی وہ پانی کو پئیں گے تو اس سے گلے میں کھنکار جو ہوتی ہے وہ نہیں ہوتی، گلا صاف رہتا ہے، گلے کی بیماریوں سے محفوظ رہتے ہیں. اور دوسری اہم چیز کہ پیٹ کی بیماریوں کے سلسلے میں شہد بھی ایک بڑا اہم رول ادا کرتا ہے. تو اس انداز سے اگر آپ یہ شہد پانی ماؤل اصل لیں گے تو بہت عمدہ رہتا ہے. اور اسی طریقے سے وہ لوگ جو کہ معدے کے السر میں مبتلا ہو جاتے ہیں، بہت زیادہ تیز مرچیں کھانے والے لوگ، بہت زیادہ پکوڑے اور بہت زیادہ ایسی مرغن چیزیں کھانے والے لوگ، وہ بھی اگر بارش کے دنوں میں کوشش کریں کہ یہ چیزیں نہ کھائیں اور ان سے پرہیز کریں، اور تلبینہ کا استعمال کریں. تلبینہ اس سلسلے میں بہت عمدہ چیز ہے، اور طب نبوی کی بہت اہم چیز ہے. اور تلبینہ بنانے کا مختصر ترین طریقہ یہی ہے کہ جو کٹی ہوئی لے لی جائے، اور اس کے بعد اس کو پانی میں ابال لیں، اور ابالنے کے بعد اس میں جب وہ جو گل جائے تو اس میں دودھ ڈال دیجئے، اور دودھ ڈالنے کے بعد چولہا بند کر دیں، اور اس میں پھر آپ شہد کو ملا لیں. تو اس طریقے سے یہ آپ کا تلبینہ تیار ہو جائے گا، اور اس تلبینہ کو آپ پئیں گے تو اس میں آپ کو جو کمزوری، اعصاب کی کمزوری، پیٹ کی بیماریاں، السر کی بیماریاں یہ نہیں ہوتی. عموماً بارش کے دنوں میں یا سیلاب کے دنوں میں یہ بھی ہوتا ہے کہ खाने की जो क्वालिटी है वो सही नहीं होती, या फिर अमूमन हैज़े का होने का अंदेशा होता है, ख़ास तौर पे गले सड़े फ्रूट खाने से ऐसा हो जाता है। इस सिलसिले में प्याज और पुदीना बड़ी उम्दा दवा है कि प्याज ले ली जाए, तकरीबन 100 ग्राम के करीब प्याज ले ली जाए और एक गड्डी पुदीने की ले ली जाए। इन दोनों को जो है इसका अरक निकाला जाए, और अरक निकालने के बाद इसको सुबह 1 टेबल स्पून और शाम को 1 टेबल स्पून इसका अरक अगर आप पियेंगे तो आप देखेंगे कि इंशाल्लाह ताला आपको हैज़े से महफूज आप रहेंगे और किसी किस्म की ऐसी प्रॉब्लम नहीं होगी। जो बुनियादी चीज़ है वो ये कि इन दिनों में, बारिश के दिनों में, हमें गले सड़े फल और सब्जियां भी जो है वो बासी होती हैं, उसमें कीड़े आ जाते हैं, ख़ास तौर पे चूँकि इस वक्त आम का मौसम है, आम के मौसम में जो पाल के अंदर आम होता है उसमें अंदर की तरफ काले निशानात आ जाते हैं और फंगल आ जाता है, तो उसे बग़ैर देखे नहीं खाना चाहिए। आम जब भी आप लें तो कोशिश करें कि उसको देखें कि अंदर उसमें निशानात नहीं पड़े हों, क्योंकि बारिश के बाद वो आम जो कि पाल के अंदर होता है, जो कि पकने के लिए रखा जाता है, स्टोर्स में रखा जाता है, उसके अंदर अमूमन जो है ऐसे फंगस हो जाते हैं जो पेट के लिए और इंसानी सेहत के लिए मुज़िर रसा होते हैं। तो हमें कोशिश ये करना है कि हमें हर किस्म के फ्रूट को चेक करके खाना है, उसमें कीड़े आ जाते हैं, सब्जियों के अंदर कीड़े आ जाते हैं, तो इस चीज़ से बचने के लिए सबसे बेहतरीन चीज़ है कि सब्जियों को काट के और पानी में रख दिया जाए, और उसके बाद उसमें अगर जो कीड़े होंगे, जो ऐसी चीज़ होंगे, तो वो निकल जाएगी। या फिर दूसरी तरकीब ये है कि सिरका इस सिलसिले में बहुत उम्दा है कि 2 चमचे सिरके के तकरीबन 1 लीटर पानी में डाल दीजिए और उसमें वो सब्ज़ी डाल दीजिए, तो उस सिरके की वजह से जो है उसके अंदर अगर कोई कीड़े या ऐसे फंगल कोई ऐसी चीज़ हो तो वो सब्जियों की निकल जाती है, और उसके बाद उसको पकाएं और उसको इस्तेमाल करें। इसी तरीके से बाज़ दफ़ा वो मरीज़ जो कि पेट के अल्सर में होते हैं, आँतों के अल्सर में मुब्तला होते हैं, अब वो कोई ऐसी चीज़ चटपटी खा लेते हैं बारिश के दिनों में, तो उनको भी बड़ी तकलीफ़ होती है। इस सिलसिले में जो सबसे उम्दा चीज़ है और वो है जैतून का तेल, कि अगर आप जैतून का तेल अल्सर के मरीज़ सुबह के वक्त 1 टेबल स्पून, शाम के वक्त 1 टेबल स्पून, शाम से मतलब असर के टाइम पे, हमेशा याद रखिए कि जैतून के तेल में अल्लाह रब्बुल आलमीन ने शिफा रखी है, इसका जिक्र कुरान मजीद में भी है, और इसके तरीके कार अलग है। हम जैतून के तेल में खाना पकाते हैं, उसको गर्म करते हैं, जो उसके असरात होते हैं वो ख़त्म हो जाते हैं, जो बेहतर असरात या उसके जो शिफा वाले असरात होते हैं वो तेल पकाने से ख़राब हो जाते हैं। तो अगर आप के दवा के तौर पे इस्तेमाल करना चाहते हैं जैतून का, चाहे आप शुगर पेशेंट हों, चाहे आप पेट के अमराज में मुब्तला हों, चाहे आप दमे के मरीज़ हों, आपके लिए ये शिफा का पैगाम रहता है। जैतून का तेल असली ले लें और 2 टेबल स्पून अगर सुबह ले ली जाएँ तो बहुत उम्दा है। खाली पेट और असर का मैंने अर्ज़ किया कि वो भी चूँकि आप खाली पेट होंगे तो जैतून का तेल जब आप पियेंगे तो उसमें अंदर आपके जो भी मामलात हैं, यहाँ तक के कि इसके मुसलसल 6 हफ्ते के इस्तेमाल से पुराना अल्सर ख़त्म हो जाता है, लेकिन तरीक़ेकार जो मैंने बताया वो होना चाहिए। एक गलत फहमी लोगों के दरमियान कुछ सोशल मीडिया में बहुत ज़्यादा फैलाई गई और ये बताया गया कि जैतून के तेल में खाना पकाने से कैंसरेशन हो जाता है। ऐसी कोई बात नहीं, सदियों से जैतून का तेल इस्तेमाल हो रहा है और उसी में खाना पकता था। आप अगर दौर नबवी सल्लल्लाहु अलैहि वसल्लम को भी देखते हैं तो उस वक्त भी आप सल्लल्लाहु अलैहि वसल्लम ने इस दरख्त को मुबारक दरख्त करार दिया और इसका इस्तेमाल इस अंदाज़ से होता था कि आपने कहा कि इसको लगाने से जिस्म में जो असरात होते हैं, सहर के असरात होते हैं, वो तक ख़त्म हो जाते हैं। यानी कि इसका इस्तेमाल इतना पुराना है और इसके रिजल्ट्स हमारे पास ऑलरेडी जो है तिब्बे इस्लामी और तिब्बे नबवी के अंदर मौजूद हैं। तो ये एक तरीके से एक गुमान पैदा करना और इन चीज़ों की मुखालफत करना, ये मैं समझता हूँ कि सही बात नहीं है। जैतून के तेल शिफा है और इसको इस्तेमाल करने से अल्लाह रब्बुल आलमीन ने इसमें शिफा रखी है, लेकिन तरीक़ेकार मैंने बताया कि पकने के बाद उसमें कैंसरेशन नहीं होता, उसमें शिफा ही होती है और तेलों से ये बेहतर तेल होता है। लेकिन चूँकि हमारे मुल्क में ये तेल खासा महंगा है तो इसलिए इसका मशवरा अमूमन मैं नहीं देता, बल्कि मैं कहता हूँ कि इसको आप कोशिश करें कि कच्चा इस्तेमाल करें, सैलेट आप बनाएं उसके लिए बहुत उम्दा है। वो लोग जिनको कब्ज़ रहता है उनके लिए जैतून का तेल इस तरीके से है कि जैतून के तेल में 3 इंजीरें रात को भिगा दीजिए, सुबह खा लीजिए, और सुबह इसी तरीके से 2 टेबल स्पून जैतून के तेल में 3 इंजीर आप भिगा दीजिए और रात को खा लीजिए, तो इससे आप देखेंगे कि आपको काफ़ी फ़ायदा। अभी नई रिसर्च ये बता جاتی ہے کہ زیتون کے تیل اگر استعمال کیا جائے تو اس سے پنکریاز یا لبلبے کے اندر بھی بڑی بہتری آتی ہے اور شوگر پیشنٹ کی شوگر کو بھی یہ کنٹرول کرتا ہے۔ تو ناظرین اس پر مزید بات کریں گے، یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں، آپ سے ملتے ہیں وقفے کے بعد۔ السلام علیکم ورحمۃ اللہ۔ السلام علیکم ورحمۃ اللہ۔ وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے۔ ہمارے آج کے پروگرام کا موضوع بارش میں بیماریاں ہیں، اور پیٹ کے متعلق میں نے خاصی دوائیں بھی بتائیں، خاصے نسخے بھی بتائے، لیکن عموماً گلے میں خرابی ہو جاتی ہے، اس کی وجہ جو ہے عموماً ٹماٹو سوس ہو گئی، کھٹی چیزیں ہو گئیں، بہت زیادہ کھٹاس کا استعمال، چاٹ مسالے کا استعمال، اس کی وجہ سے عموماً بارش کے دنوں میں گلے میں خرابی ہو جاتی ہے۔ اور اس میں غرارے کرنے کے لیے آپ نے دو چیزیں لینی ہیں، جس میں املتاز کی پھلی اندر کا گودا جو ہے تقریباً ایک انچ کا ٹکڑا لے لیجئے، السی جو ہے چائے کا چمچہ جو ہوتا ہے وہ ایک چمچہ السی فلیکس سیڈ جسے ہم کہتے ہیں لے لیجئے، ان دونوں کو ایک گلاس پانی میں اچھی طرح ابالیے، اور ابالنے کے بعد اس کو چھان کے اس پانی سے آپ غرارے کریں، چاہے تو اس میں تھوڑا سا اگر نمک ڈال لیا جائے تو اس سے عموماً گلے کی خرابی میں کافی تقویت ہوتی ہے۔ دن میں دو مرتبہ آپ السی دانہ اور ملتاز کے گودے کو پانی میں ابال کے چھان کے اس کے غرارے کیجئے۔ اسی طریقے سے نزلے کے اوپر ہم آتے ہیں کہ نزلہ بہت زیادہ آتا ہے، اس سلسلے میں دکنی مرچ آپ کو لینی ہے 25 گرام، چنے جو ہوتے ہیں کالے چنے جو بھنے ہوئے ہوتے ہیں وہ آپ کو لینے 100 گرام، اور مصری لینی ہے آپ کو اس میں 100 گرام۔ اب اس تینوں چیزوں کو اچھی طریقے سے پیس لیجئے، پیس کے کسی ڈبے میں یا شیشی میں محفوظ کر کے رکھ لیجئے، اور ایک چائے کا چمچہ صبح، ایک چائے کا چمچہ شام کو آپ لیجئے، تو یہ بڑی اچھی دوا ہو جاتی ہے عموماً نزلے کے لیے۔ اور اس کا استعمال جو ہے پانی کے ساتھ کیجئے، چنے 100 گرام، دکنی مرچ 25 گرام، اور مصری بھی 100 گرام، ان تینوں کو پیس کے رکھ لیجئے، یہ پرانے سے پرانے نزلے کا بہترین علاج۔ ہمارے پاس ایک کالر ہیں، ان سے پہلے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام ورحمۃ اللہ۔ جی کون صاحبہ کہاں سے؟ السلام علیکم۔ جی وعلیکم السلام، کون صاحب؟ جی فرمائیے، کیا سوال؟ آپ کو شادی کمزوری سے پیٹ کے متعلق پوچھنا تھی، دوسرے نمبر پہ بچوں کے نا قد کے بارے میں کچھ معلوم کرنا تھا۔ ایک بچے کی عمر 15 سال ہے، اور چھوٹا بچہ ہے نا، چھوٹا بچہ اس کی عمر ہے 10-11 سال ہے، تو 6 سال کا لگتا ہے۔ اچھا اچھا ٹھیک، تو اس میں یہ ضیاء الحق صاحب کا فون تھا، اور انہوں نے اعصابی کمزوری اور پیٹ کے متعلق بتایا، اور انہوں نے بتایا کہ اعصاب بہت زیادہ کمزور ہیں۔ اعصابی کمزوری کے لیے جو سب سے عمدہ چیز ہے وہ کھجور ہے، کھجور لے لیجئے، اندر سے گٹھلی نکال لیجئے اور اس میں 3 کالی مرچیں ڈال کے روزانہ ایک کھجور ناشتے سے پہلے چبا لیجئے، اور اس کے بعد جو کا دلیا، تلبینہ کا جو میں نے طریقہ کار بتایا ہے، تلبینہ جو کا دلیا ابال کے دودھ اور شہد ملا کے وہ آپ صبح شام پیجئے، اس سے بہتر ہو جائے گا۔ اور پیٹ کے جو معاملات ہیں اس کے لیے بھی جو ہے یہ تلبینہ بہت اچھا رہے گا۔ اور اسی طریقے سے میں نے سونف کے بارے میں بتایا کہ سونف بہت عمدہ چیز ہوتی ہے، سونف اور سونٹھ دو چیزیں آپ ہم وزن لے لیجئے، ان کو پیس کے 5 گرام صبح کے وقت اور 5 گرام شام کو لیں گے تو پیٹ کی بیماریوں کے لیے یہ بہترین دوا ہو جاتی ہے۔ جہاں تک تعلق ہے کہ بچے کا، آپ نے سوال کیا کہ وہ 6 سال کا نظر آتا ہے، تو اس کے لیے یہ ہے کہ اس کو ڈاکٹر کو ہی دکھائیے، اس کی رپورٹس وغیرہ دیکھیے۔ سلو بچے جو ہوتے ہیں ان کے ساتھ ایسا مسئلہ ہوتا ہے، آپ ان کو خمیرے گاؤ زبان اونچ سلیب والا وہ کھلانا شروع کر دیں۔ ہمارے پاس ایک کالر ہے۔ جی السلام علیکم۔ السلام علیکم۔ السلام۔ جی جی بولیے۔ میرے چہرے کی چاہیاں ہیں، چاہیوں چاہیاں بہت ہیں میرے چہرے کی۔ جھائیاں ہو رہی ہیں آپ کو؟ ہاں میرے چہرے کی بہت چاہیاں ہیں۔ ٹھیک ہے ٹھیک ہے۔ عمر کتنی ہے آپ کی؟ 19 19۔ آپ کہاں سے بول رہی ہیں، نام بتائیے تاکہ میں ریفرنس لکھوں۔ جی دال، ٹھیک ہے جی ٹھیک ہے جی، بہت شکریہ آپ کا کال کا۔ وہاں پہ ایک اور کالر ہے، ان سے بات کرتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحب؟ جی السلام علیکم. وعلیکم جی فرمائیے، کون صاحب کہاں سے؟ آپ اپنے ٹی وی کی آواز بند کیجئے اور اپنا نام بتائیے. میرا نام رفعت اللہ ہے، میں اسلام آباد سے بول رہا ہوں. جی رفعت اللہ صاحب، مجھے سورائسس کا پرابلم ہے اور کرانک سورائسس ہے. اچھا ٹھیک ہے، تو اس کے بارے میں حکیم صاحب سے میں نے پوچھنا تھا. ٹھیک ہے، میں انشاءاللہ آپ کو میں اس کا جواب دیتا ہوں، آپ بے فکر رہیے. وہاں پہ ایک اور کالر ہے، ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میرا نام ارم عارف ہے اور میں کراچی سے بات کر رہی ہوں. جی فرمائیے، سوال بتائیے. حکیم صاحب، میرا سوال یہ ہے کہ مجھے نا ہڈیوں میں بہت درد ہونے لگا ہے، چاہے وہ کندھے کی ہوں چاہے ہاتھوں کی ہوں. تو میں نے ڈاکٹر کو دکھایا تھا، تو انہوں نے جو ہے نا مجھے کہا تھا کہ آپ کے اندر وٹامن ڈی کی کمی بہت ہو گئی ہے. تو اس وجہ سے مجھے پوچھنا تھا کہ میں آپ کے پاس آؤں، کوئی آپ کا نمبر مل جائے یا کچھ مجھے بتا دیں، جس سے میں بہت پریشان ہوں. میں گھر کا کام تمام سارا مجھے ہی کرنا پڑتا ہے، مجھ سے کام نہیں ہوتا. چلیں میں آپ کو نسخہ بھی بتا دوں گا، میرا نمبر پروگرام کے آخر میں آئے گا، آپ کانٹیکٹ کر لیجیے گا. شاید ایک اور کالر ہیں. جی السلام علیکم. جی السلام علیکم. ہمارے پاس ایک سوال تھا، حسینہ صاحبہ دار البدین سے یہ تھیں، انہوں نے ہم سے جھائیوں کے بارے میں سوال کیا. جھائیوں کے اصل میں مختلف اقسام ہوتے ہیں، لیکن جو عموماً 19-20 سال کے اندر جو جھائیاں ہوتی ہیں اس کی پیٹ کی خرابی کی وجہ سے بھی ہوتی ہیں، پیٹ میں بعض دفعہ کیڑے بھی ہو جاتے ہیں. تو اس سلسلے میں یہ ہے کہ آپ سب سے پہلے تو یہ کیجئے کہ لگانے کے لیے جھائیوں میں جو سب سے عمدہ چیز ہے وہ حب الرشاد ہے. حب الرشاد یا ہالو اس کو کہتے ہیں، یہ بازار سے منگوا لیجئے. اور اسے جو ہے آپ سب سے پہلے یہ کیجئے کہ اس کو عرق گلاب میں ملا کر اچھی طریقے سے پیسٹ بنا لیجئے اور یہ اپنی جھائیوں میں لگائیے، تقریباً 2 ہفتے تک لگائیے. اس سے انشاءاللہ بہتری آئے گی. اور جہاں تک تعلق ہے کہ پیٹ کا، اس کے لیے آپ سنا مکی لے لیجئے، تقریباً 50 گرام سونف لے لیجئے، 100 گرام، اور اسی طریقے سے اس کو اچھی طریقے سے پیس لیجئے اور یہ 1-1 چمچہ رات کو کھائیے. تو اس سے انشاءاللہ تعالی آپ کا قبض بھی ٹوٹے گا، آپ کا پیٹ بھی بہتر ہوگا اور انشاءاللہ جو کیڑے ہیں وہ بھی آپ کے بہتر ہو جائیں گے. وہاں پر ایک اور سوال کیا ہے رفعت اللہ صاحب نے. آپ نے بتایا کہ کرونک قسم کا آپ کو سورائسس ہے. اس سلسلے میں دیکھیے میں یہ عرض کروں کہ سورائسس کی بھی کئی قسمیں ہوتی ہیں، اور اس میں کرونک ہونے کا مطلب یہ کہ یہ بہت زیادہ سیریس میٹر ہو جاتا ہے. اس کے لیے ظاہری بات ہے آپ کو دیکھے بغیر جو ہے میں کوئی فیصلہ نہیں کر سکتا، لیکن طب نبوی کا ایک نسخہ ہے جس میں پودینہ پہاڑی آپ لے لیجئے 100 گرام، سفید زیرہ آپ لے لیجئے 100 گرام، ان دونوں کو اچھی طریقے سے پیس لیجئے اور پیسنے کے بعد 1 چمچہ صبح 1 چمچہ شام یہ آپ کھانا شروع کر دیجئے. اسی طریقے سے نیم کا جو درخت ہوتا ہے، نیم کے درخت کی نمولی، پتے، ٹہنیاں، پتیاں، جو بھی کچھ ہوتی ہیں ان سب کو لے لیجئے اور اس کے بعد اس کو اچھی طریقے سے پانی میں ابالیے اور اس پانی کو جہاں جہاں پہ آپ کے زخم ہے اس جگہ پہ لگائیے. اور اسی طریقے سے اس میں آپ ایک مرہم بھی بنا لیجئے جس میں کلونجی 100 گرام ہے، مہندی کے پتے 100 گرام ہیں، ان دونوں کو اچھی طریقے سے پیس لیجئے. اور جامن کا سرکہ جو ہے بازار سے اصلی لیجئے، دیسی والا، اس سرکے میں ملا کے آپ ان زخموں میں لگائیے. انشاءاللہ تعالی اللہ نے چاہا تو آپ کو بہتری ہو جائے گی. ہمارے پاس ایک کالر ہے، پہلے ان سے بات کرتے ہیں. جی السلام علیکم. السلام علیکم حکیم صاحب. وعلیکم السلام. کون صاحبہ؟ میں سلام کوئٹہ سے بول رہی ہوں. حکیم صاحب میرا ذرا تھوڑا سا پیچیدہ مسئلہ ہے، پلیز آپ غور سے سن کے اچھا سا نسخہ تجویز کر دیں. میں ایک گھریلو خاتون ہوں، میرا نام ثنا ہے، اور پچھلے سال اس رمضان شریف میں گرم پانی سے ابلتے ہوئے سے میرا بازو جل گیا تھا. اب دو بار یہ سال ہو گیا ہے میں ایکس وہ کرتی رہی ہوں، دوائیوں لگاتی رہی ہوں. اب یہ ہے کہ میری رگیں سیدھے نہیں ہو رہی ہیں بازو کے، نا اوپر اٹھتا ہے بازو تو نیچے نہیں ہوتا، نیچے ہوتا ہے تو پیٹ کے پیچھے نہیں جا سکتا، اور اس میں شدید درد ہے رگوں میں، میری سکڑ گئی ہیں شاید رگیں. پلیز اس کے لیے کوئی اچھا سا نسخہ بتا دیں. اچھا تو اس کا آپ نے کوئی علاج وغیرہ کروایا؟ جی ڈاکٹر صاحب میں نے ڈاکٹر علاج کروایا جب اس کی مطلب شدید متاثر ہوا تھا، تو اس میں پیٹ شیپ پڑ گئی تھی، میں نے ڈاکٹر علاج کروایا، وہ سارے زخم خشک ہو گئے. اس رمضان شریف تک مجھے سال ہو گیا، اس کے باوجود میرے بازو مطلب میں سمجھتی ہوں کہ کچھ وزنی پن بھی ہے، اٹھتے بیٹھتے ہلتے جلتے سے تکلیف ہوتی ہے، اور کام مجھے میرا متاثر ہوتا ہے. مطلب میں کھانا پکاتے ہوئے میرا بازو دکھتا ہے, روٹیاں ڈالتے ہوئے میرا بازو جان چھوڑ دیتا ہے, اس میں جان نہیں رہتی نا. ٹھیک ہے جناب, بہت شکریہ آپ کا. وہاں پہ ایک اور کالر ہیں. جی السلام علیکم. انعام عارف صاحبہ ہمارے پاس تھیں کراچی سے, اور انہوں نے بتایا کہ وٹامن ڈی کی کمی اور ہڈیوں کے لیے آپ نے بتایا, تو آپ پروگرام کے آخر میں میرے نمبر آئیں گے, وہ آپ لے لیجیے گا, مجھ سے کانٹیکٹ کر لیجیے گا اور گلشن کلینک میں مجھ سے آ کے مل لیں. نسخہ جو ہے وہ یہ ہے کہ موسلی سفید آپ 100 گرام لے لیں, موسلی سیاہ جو ہے 50 گرام لے لیں, اور سونٹ جو ہے آپ 50 گرام لے لیں. تو اس طریقے سے یہ تین چیزیں ہو گئیں. ان تین چیزوں میں یہ ہے کہ اس میں جو آپ کی ڈیفیشنسیز ہیں وٹامنس کی وہ بہتر ہوں گی, اس کا استعمال آپ کیجیے. اسی طریقے سے کیلشیم کے جو حصول کے لیے اس وقت جو بازار میں اگر آپ دیکھیں شریفہ آ گیا ہو, تو شریفہ بہت اچھا ہے, اس میں کیلشیم کی بہت مقدار ہوتی ہے, وہ آپ لیجئے, انشاءاللہ تعالی اس سے بہتر ہو جائے گا. ثنا صاحبہ کوئٹہ سے آپ نے بتایا کہ جل گیا ہے, اب چونکہ جل کے 1 سال ہو گیا تو اور اس میں رگیں جو ہے وہ بالکل سخت ہو گئی ہے, تو اس میں یہ ہے کہ آپ فوری طور پہ یہ کریں کہ یہ جو رال ہوتی ہے, آپ بازار سے جہاں پہ ہربل چیزیں ملتی ہیں رال آپ لے لیں 100 گرام کے قریب, اور اسی طریقے سے ثابت ہلدی اس کو آپ اچھی طریقے سے پیس لیجئے, اور پیسنے کے بعد جو ہے اسے مرہم کے طور پہ جو ہے آپ اسے لگائیے, اور اس میں اگر فرض کریں کہ اس سے فائدہ نہیں ہوتا تو اس میں موم زرت جو ہے اس کا اضافہ کر کے اسے آپ اپنے زخموں پہ یا جہاں پہ جو اکڑ سی ہو گئی ہے رگوں کے اندر ان کو لگائیے, تو اس سے انشاءاللہ جو اسٹفنیس ہے سختی ہے وہ بہتر ہوگی. ہمارے پاس ایک کالر ہے. جی السلام علیکم. وعلیکم السلام, میں لاہور سے بات کر رہی ہوں. جی فرمائیے. تو میرا بیٹا ہے 24-25 سال کا, تو اس کو مہینہ ڈیڑھ مہینہ ہو گیا کھانا پینے کو, اس کو دل نہیں کر رہا کھانے کو بالکل بھی اس کا. اچھا. اور وہ جو کھاتا ہے تو وامٹ آ جاتی ہے, اور دل اور آج کل تو بالکل بھی اور نیند بھی نہیں آ رہی ان کو. ٹھیک. تو کافی پریشان بھی ہیں ہم اس معاملے میں, ویکنیس بہت زیادہ ہو گئی ہے انہیں. اچھا اچھا ٹھیک ہے, میں انشاءاللہ آپ کو ایک چیز بتاؤں گا, اس کو آپ استعمال کیجیے گا. وہاں پہ ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. جی فرمائیے, کون صاحبہ کہاں سے؟ جی میں سنم حیدرآباد سے بات کر رہی ہوں. میرا چھوٹا ہے بیبی, 4 سال کا بیبی ہے. ٹھیک. سی پی چائلڈ ہے. ٹھیک. تو انہوں نے ابھی تک نا 4-3.5 سال کا تقریباً ہو گیا, ابھی نیک تک نیک ہولڈنگ نہیں, اس کا علاج بھی چل رہا ہے کیو میں, لیکن وہ ابھی نیک ہولڈنگ نہ بیٹھنا آیا نہ تھوڑی چیسٹ بھی انفیکشن رہتا ہے, تو میں کیا کروں اس کا؟ اچھا اچھا, جو بھی کرواتے ہیں ہم اس کی. آپ نے ڈاکٹرز کو چیک کرایا تو کیا کہتے ہیں کہ دماغ کا کوئی الٹرا ساؤنڈ یا کچھ ہوا ہے؟ جی جی ایم آر آئی کروائی. ایم آر آئی تھوڑے وہ تو کیا کہہ رہے ہیں, بچہ سلو ہے؟ جی جی بہت سلو ہے, بہت سلو ہے. ہاں اس کے جو تھوڑی وہ ڈیمیجز تو آئے ہیں, تو کیا اس کا کیا میں کہہ رہی ہوں کہ تھوڑی سی کوئی خوراک میں کیا ایسی شامل کریں جو تھوڑی بہت طاقت آئے, جو نیک ہولڈنگ کرے. اچھا تو یہ کھڑا ہوتا ہے یا نہیں؟ کھڑا کرتے ہیں تو ہوتا ہے, اتنا نہیں, وہ تھوڑی اس کی جو باڈی پوسچر ہے وہ تھوڑا ہے اوپر نیچے تھوڑا ہوتا ہے, بالکل اسٹریٹ نہیں ہوتا. بولنا شروع کیا ہے؟ آؤں ہاں ایسے کرتا ہے بس, اتنا بولتا نہیں ہے. اچھا اچھا ٹھیک ہے, لیکن اتنی امپرومنٹ ہے تھوڑی بہت, اتنی زیادہ. چلیں ٹھیک ہے, انشاءاللہ میں آپ کو اس کا جواب دیتا ہوں. ناظرین یہاں پہ ایک مختصر سے وقفے کی جانب بڑھیں گے, آپ سے ملتے ہیں ایک مختصر سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے پاس ایک کالر ہیں, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ میں ردا ساہیوال سے بات کر رہی ہوں. جی ردا فرمائیے, کیا سوال؟ جی میرا کوئسچن ہے کہ میرے منہ پہ بہت زیادہ دانے بن رہے ہیں اور میری نیک پہ بھی, پورے جسم پہ. اچھا اچھا, تو کوئی آپ تو اس میں آپ کو جو دانے ہیں وہ پانی والے ہیں یا بغیر پانی کے ہوتے ہیں؟ اس میں کوئی پس تو نہیں؟ کیل وغیرہ بنتے ہیں. اچھا کیل وغیرہ جیسے ہوتے ہیں ایسے ہیں. عمر بتا دیجیے آپ کو. ارم 15 ایئرس. چلیں ٹھیک ہے جناب, आप एक और कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहब? अमीर बात कर रहा हूँ जी, हरिपुर से। जी फरमाइए, क्या सवाल? डॉक्टर साहब, मुझे बवासीर हुई है खूनी। अच्छा, मैंने अंग्रेजी दवाई इस्तेमाल की और ये ज्यादा ही दर्द हो रहा है, बहुत ज्यादा बिगड़ रही है। वो अगर कोई यकीनी इलाज इसका हो तो। चलें ठीक है जनाब, आपको बताते हैं, बहुत शुक्रिया आपका। हमारे पास जो कॉलर्स हैं उनमें लाहौर से एक साहब ने बताया कि इनके 25 साल का बेटा है और इसे मैदे का मसला है, इसे भूख बिल्कुल नहीं लगती। जाहिर बात है इसे मैदा या जिगर की ख़राबी की वजह से ही ऐसा हुआ है। आप एक नुस्खा लिख लीजिए जिसमें आलू बुखारा 100 ग्राम, इमली 100 ग्राम, अनारदाना 100 ग्राम और ज़रिश्त 100 ग्राम, ये चार चीज़ें जो हैं आप ले लीजिए और इसको 2 लीटर पानी में अच्छी तरीके से उबालिए और उबालने के बाद जो है इसको छान लीजिए और छानने के बाद इसमें चीनी डाल के इसको अच्छी तरीके से हिलाइए यहाँ तक कि तार बन जाए और चूल्हा बंद करके इसमें तबाशीर जो है वो 50 ग्राम डाल दीजिए और इस ये माजून सा या शरबत तैयार हो गया, इसे आप महफूज कर लें किसी शीशे की बॉटल में। आप इसको पॉट हो वो भी शीशे का होना चाहिए, उसे आप महफूज करके रखिए और ये 1 टेबल स्पून सुबह, 1 टेबल स्पून शाम को खाना खाने से पहले, दोपहर को भी अगर वो ले सकते हैं तो 1 टेबल स्पून लें। जैसे ही पुराने से पुराना आपका मैदे का जिगर का मसला हो उसके लिए ये बहुत उम्दा चीज़ है और इसकी अफादियत ये है कि इससे जुमला मसाइल जो है अमूमन जिगर के भी और मैदे के भी हल हो जाते हैं। और इसके अलावा आप सौंफ का इस्तेमाल इनको करवाइए, सौंफ सुबह शाम 1-1 चम्मच इनको लाजमी दें। हमारे पास एक कॉलर हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम सलाम हकीम साहब, जावेद बोल रहा हूँ कराची से। जी जावेद साहब, मेरी उम्र तकरीबन 58 इयर्स है और मुझे 11-12 साल से डायबिटीज़ है। मैंने पहले तो टेबलेट लेता था, इंसुलिन ले रहा हूँ 4 साल से, मगर मेरे गुर्दे खराब हो रहे हैं, यूरिया क्रिएटिनिन बढ़ रहा है, 50% खराब हो गए हैं। डॉक्टरों के पास तो मुझे कोई इलाज मिल नहीं रहा इस गुर्दे के लिए, कोई आप बताएं कि क्रिएटिनिन कितना है? मेरा 3 है। अच्छा 3 है। अच्छा, और यूरिया तकरीबन 78 है। अच्छा ठीक है। तो शुगर आपकी कितनी रहती है फास्टिंग की इंसुलिन के साथ? 100, कभी 110, 120। मैं कंट्रोल करने की कोशिश करता हूँ, कंट्रोल हो भी गई है क्योंकि इंसुलिन से कंट्रोल हो गई है, मगर शुगर हाँ शुगर तो आप कंट्रोल करें। इस बारे में मैं इंशाल्लाह क्रिएटिनिन के बारे में और गुर्दों की हिफाजत के लिए इंशाल्लाह मैं आपको बताता हूँ। आपका बहुत बहुत शुक्रिया। आप पास एक और कॉलर है उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। कौन साहिबा, कहाँ से? जी मैं नजमा बात कर रही हूँ रावलपिंडी से। जी फरमाइए। जी तो हकीम साहब, ये मेरे घुटनों से लेके पाँव तक, मटके के नीचे पिन्नियों में और पाँव में दर्द इतनी रहती है कि मैं खड़ी भी नहीं हो सकती और इतनी दर्द के मैं डॉक्टर, मुझे पिछले दिनों टाइफाइड बुखार हो गया हुआ था, मैंने उसका भी कोर्स करवा लिया पर वो रिपोर्ट भी अब बिल्कुल ठीक आई। अब ये काफी दिनों से ये दर्द जो है ये कोहनियों से लेके हाथों तक दर्द है और घुटनों से लेके ये नीचे पिन्नियों और पाँव तक दर्द है, पाँव में इतनी शदीद दर्द के मैं खड़ी होती हूँ तो बहुत ज्यादा दर्द होती है। ठीक, तो मेहरबानी होगी आप कोई अच्छा सा नुस्खा बता दें। अच्छा, ये आप अपनी एज बता दीजिए। जी 32। कोई शुगर या ब्लड प्रेशर वगैरह आपको तो नहीं? नहीं शुगर ब्लड प्रेशर वगैरह नहीं, नॉर्मल। आप मैरिड हैं? जी नहीं, कोई मतलब कोई मसला नहीं है, बस ये टाइफाइड का था तो ये मैंने इलाज करवाया तो अब रिपोर्ट तो बिल्कुल ठीक आई थी पर अब ये घुटनों से जो टांगों तक नीचे पांव तक दर्द है वो बहुत परेशान करती है, खड़ी नहीं हो सकती। चलिए ठीक है, आपसे मैं जवाब अर्ज करता हूँ। आप एक और कॉलर हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। जी वालेकुम सलाम। जी कौन साहिबा, कहाँ से? जी मैं शाइस्ता बात कर रही हूँ। जी फरमाइए शाइस्ता। जी डॉक्टर साहब, बे औलादी का इलाज पूछना था, 2 साल हो गए शादी को, जरा मसला उनके लेकिन रिपोर्ट काफी बेहतर आई है। नहीं, इस पे मैं आपसे तफसीली बात करूंगा, अभी प्रोग्राम के आखिर में आप देखेंगे मेरी स्लाइड पे मेरा टेलीफोन नंबर आएगा और आप जो अपनी रिपोर्टें जो हैं मुझे TCS कर दीजिएगा, वो रिपोर्टें देख कर इंशाल्लाह कोई फैसला करेंगे और अल्लाह ताला शिफा देगा। इसमें बेहतरीन इलाज मेरे पास है लेकिन आप डिटेल देंगी तो इसमें कोई बेहतरी आएगी इंशाल्लाह। हमारे पास जो सवालात हैं इसमें इरम साहिबा साहिवाल से इन्होंने दानों के मुतालिक बताया कि इनको दाने बहुत ज़्यादा जिस्म के अंदर हैं। पहली बात तो ये कि अमूमन 15-16 साल की उम्र में पिंपल्स वगैरह जिस तरीके से होते हैं, ये तमाम चीज़ें जो एक कुदरती अमर होता है। लेकिन ये कि इसमें आप सबसे पहली चीज़ ये कि आप मुर्गी का इस्तेमाल बंद कर दीजिए और दवा के तौर पर जो है आप बाज़ार से या तो आप शरबत ले लें, शरबत मुसफ़ी खून या अर्क मुसफ़ी खून, दोनों में से कोई एक चीज़ जो है सिर्फ आप इसका इस्तेमाल कीजिए। और इसी तरीके से नीम जो होता है, नीम की पत्तियां जो है पानी में उबाल के और उसका अच्छी तरीके से उसको उबाल लें और उसके बाद उसका जो पानी है उसको किसी गर्म कपड़े में या रुई में भिगो के जहाँ जहाँ पर दाने हैं उसको लगाइए। और इसी तरीके से दानों में आप जो है जौ का दलिया, जौ का आटा ले लीजिए, बिल्कुल बारीक जो होता है जौ का आटा ले लें तकरीबन 100 ग्राम और उसमें 5 ग्राम के करीब हल्दी मिला लें और उसको अरके गुलाब में अच्छी तरीके से मरहम सा बना के वो लेप अपने दानों में लगाइए, इससे बेहतर होगा। नीम से धोइए और फिर उसके बाद ये लगाइए, इससे आपको बेहतरी इंशाल्लाह हो जाएगी। और इसी तरीके से सनम साहिबा ने हमें सवाल किया था, इनका बच्चा जो है स्लो है और ये स्पेशल चाइल्ड जो होते हैं वो इस अंदाज से उन्होंने बताया, लेकिन इसके लिए ये कि जो आप इलाज करवा रही हैं अगर आप डॉक्टर की दी हुई दवाएँ दे रही हैं तो उसको आप अभी फ़िलहाल जारी रखें, और अगर आप कराची आएँ तो इसको बच्चे को मुझे दिखा लीजिए। और अभी अगर आप कोई दवा बनाना चाहती हैं तो उसमें ऊद सलेब वाला आप डंडियाँ सी होती हैं ये 50 ग्राम ले लीजिए, बरहमी बूटी 50 ग्राम ले लीजिए और बाबूना 50 ग्राम ले लीजिए और आकर करह असली जो है वो सिर्फ 10 ग्राम। ये चार चीज़ें हो गई, इन चारों चीज़ों को आप अच्छी तरीके से पीस लीजिए और पीसने के बाद जो है एक चुटकी जो है आधा चमचा शहद में मिला के इस बच्चे को देना शुरू कीजिए। सर पर जो है रोगन बाबूना की मालिश आप करें और इंशाल्लाह ताला आप देखेंगे इसमें बेहतरी आनी शुरू हो जाएगी। साहिवाल से हमने जवाब दे दिया। अमीन साहब हरिपुर से थे और इन्होंने बवासीर के बारे में बताया कि इनको पुरानी बवासीर हो गई है, बवासीर के लिए जो सबसे बेहतरीन चीज़ है वो इंजीर है कि 5 इंजीर जो है वो रात को आप दूध में उबाल लें और उबालने के बाद उसका इस्तेमाल करें, सुबह 2 लीजिए, शाम को 5 इंजीर लीजिए, इससे बड़ी बेहतर आएगी। एक नुस्खा भी आप लिख लीजिए, दम्मुल अख्वैन बाज़ार से मिल जाएगा, ये एक पाउडर सा होगा, दम्मुल अख्वैन आप ले लीजिए तकरीबन 25 ग्राम, संग जराहत आप ले लीजिए कम से कम 50 ग्राम और गेरू अगर मिल जाए असली गेरू तो वो भी आप 50 ग्राम लेके इन तीनों चीज़ों को अच्छी तरीके से पीस के और एक चुटकी यानी कि 1 ग्राम के करीब जो है आप सुबह 1 ग्राम के करीब आप शाम को खाइए, इससे इंशाल्लाह ताला काफ़ी बेहतरी आ जाएगी। और नीम की निमोली जो होती है वो अगर आपको मिल जाए तो उसको भी आप अगर एक निमोली रोज़ाना खाना शुरू कर दें, उसकी गुठली अंदर से फेंक दें तो बवासीर के लिए वो भी बहुत उम्दा चीज़ है। केला बहुत उम्दा चीज़ है कि केले में जो है छोटी इलायची के दाने पुरो दें और सुबह खा लें, सुबह उसको पुरो दें, उसमें उसका छिलका हटा के अंदर दाने डाल दें, रात खा लें तो इससे इंशाल्लाह आपको शिफा होगी। हमारे पास एक कॉलर हैं, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहिबा कहाँ से? मैं फैजाबाद कर रही हूँ, नौशेरा से। जी बताइए क्या सवाल? मेरे अबू को जो है वो सर का चक्कर है, पहले आया हुआ था उसके जो है वो सर चक्कर नहीं जा रहा। अच्छा, सर में दर्द भी है और चक्कर भी है? नहीं दर्द नहीं है, सिर्फ चक्कर है हमको। अच्छा अच्छा अच्छा जी, चलें ठीक है जनाब, आप कॉल को बहुत बहुत शुक्रिया। वहाँ पर एक और कॉलर है। जी अस्सलाम वालेकुम। हेलो अस्सलाम वालेकुम, कौन साहिबा कहाँ से? अस्सलाम वालेकुम हकीम साहब। वालेकुम सलाम हकीम साहब, सबसे पहले मैं आपको ईद मुबारकबाद दूंगी। बहुत शुक्रिया, जजाकल्ला। और सर अभी मैं हकीम साहब, मैं मसला ये कि सुबह जब मैं उठती हूँ तो उसके साथ ही मैं मतलब उठ नहीं सकती, मेरे जिस्म में दर्द होता है, टांगे में दर्द करती हैं, सारा दिन मेरे साथ ही मसला रहता है और ज्यादा मैं नहीं चल फिर सकती। आप को शुगर तो नहीं है? नहीं नहीं कुछ भी नहीं, शुक्र अल्हम्दुलिल्लाह, ना शुगर ना ब्लड प्रेशर, समझ नहीं आ रही कि क्या वजह है, बस ऐसे ही कुछ कमजोरी महसूस होती है या कोई ये वजह होगी या कोई ब्लड की कमी अभी है, मुझे पता नहीं। नाम बताइए अपना। जी साजिदा। ठीक है जनाब, हम जवाबात की तरफ आते हैं। इसमें हमने अभी अमीन साहब हरिपुर का जवाब दिया, उसके बाद यहाँ पर जावेद साहब جو ہے انہوں نے ہمیں بتایا کہ ان کو شوگر ہے لیکن شوگر انہوں نے کم مطلب کنٹرول کی ہوئی ہے, لیکن ان کا مسئلہ کڈنیز کا ہے کہ کڈنی کے لیے سب سے عمدہ چیز یہ ہے کہ سب سے پہلے تو آپ یہ کیجئے کہ کریٹینین کم کرنے کے لیے میں عام نسخہ عام لوگوں کو یہ نسخہ دے رہا ہوں جن کا کریٹینین لیول جو ہے وہ نیچے نہیں آتا, اور جو لوگ ڈائلسس پر بھی ہیں ان کا بھی کریٹینین عموماً جو ہے وہ 7 اور 8 پہ رہتا ہے, تو ان کے لیے بہت عمدہ نسخہ ہے. میں نے کئی مریضوں کو اپنے مطب میں دیا, الحمدللہ اللہ نے شفا دی. اس میں یہ ہے کہ قسط شیری آپ نے لینی ہے, تقریباً 5 گرام کے قریب لینا ہے, اور عرق سونف جو ہے وہ آپ کو لینا ہے. یہ دو چیزیں صبح شام 2 مرتبہ لیں جس سے کریٹینین لیول جو ہے وہ نیچے آ جاتا ہے, لیکن اس میں جو بات ہے کہ اگر آپ کو عرق سونف بازار سے نہ ملے تو آپ 10 گرام کے قریب سونف جو ہے وہ 1 گلاس پانی میں اتنا ابالیے کہ پانی آدھا رہ جائے, اس کے بعد اس کو چھان کے قسط شیری 10 گرام یعنی کہ 1 ٹیبل اسپون کے قریب وہ پاؤڈر چاہیں تو اس عرق میں گھول لیجئے اور اس کو صبح شام پیجئے. اور اگر جو ڈائلسس کے پیشنٹ ہیں وہ کریٹینین کم کرنا چاہتے ہیں تو وہ جو ہے اس کی مقدار پانی کی کم کر دیں, یعنی کہ سونف کا عرق جو ہے وہ کم کر دیں. اس میں کوشش یہ کریں کہ قسط شیری اور سونف کو پیس لیجئے, کیونکہ عموماً ڈائلسس کے پیشنٹ کو ڈاکٹرز یا اگر وہ ڈائلسس پر ہیں تو پانی کی ہدایت کرتے ہیں کہ وہ کم سے کم ایک لمٹ میں پئیں, تو اگر آپ پاؤ کپ کے قریب بھی عرق سونف لیں گے تو اچھا رہے گا, یا آپ قسط شیری اور سونف کو ہم وزن پسوا لیجئے, اس سے انشاءاللہ کریٹینین لیول صحیح ہو جائے گا. اس سلسلے میں پستہ بہت عمدہ چیز ہے کہ روزانہ صبح 11 پستے کھائے جائیں, اور جوارش ضروری بنسخے کلاں بازار سے منگوا لیجیے. نسخہ چونکہ اس کا بڑا لمبا ہے لیکن آپ اس کو ضروری بنسخے کلاں اس کو استعمال کیجیے تو اس سے انشاءاللہ آپ کے گردے میں اللہ نے چاہا تو قوت آ جائے گی. ہمارے پاس ایک اور صاحبہ کا فون, نجمہ پنڈی سے, آپ نے گھٹنوں میں درد کے لیے بتایا, اس کے لیے السی لے لیں 100 گرام, میتھی دانہ لے لیں 100 گرام, سونٹ لے لیں 100 گرام, اور ان تینوں چیزوں کو پسوا لیجیے, اور پسوانے کے بعد 5 گرام صبح 5 گرام آپ شام کو لیں گے. ہمارے پاس 3 یا 4 جوابات اور رہ گئے ہیں اور وہ تھوڑا سا معاملہ طویل ہو جائے گا, لیکن کل چونکہ ہمارا پروگرام ہے تو اس میں انشاءاللہ تعالی آپ کو ہم کل اس کا جواب دیں گے. ہمارا پروگرام رات کو 1 بجے جو ہے وہ ریپیٹ ہوتا ہے, آپ چاہیں تو رات کو بھی دیکھ لیجئے. کل انشاءاللہ تعالی آپ کے جو جوابات ہیں شائستہ صاحبہ, فائزہ صاحبہ اور ساجدہ صاحبہ, ان تینوں کے جوابات میں کل دوں گا. اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت, کل انشاءاللہ ملاقات ہوگی. السلام علیکم ورحمۃ اللہ.